त्यो ढुङ्गा र मूर्तिलाई पुज्ने मनै उस्तो, निर्जीव त्यो भनेर नबुझ्ने मनै उस्तो, त्यो ढुङ्गा र मूर्तिलाई पुज्ने मनै उस्तो, निर्जीव त्यो भनेर नबुझ्ने मनै उस्तो। बोल्थ्यो र त्यो कहिले अब बोल्छ न कहिले, बोल्थ्यो र त्यो कहिले अब बोल्छ न कहिले, बढ्दे भनेर सधैँ जुझ्ने मनै उस्तो, निर्जीव त्यो भनेर नबुझ्ने मनै उस्तो। त्यो प्रसाद र अक्षता के भनिकन, त्यो प्रसाद र अक्षता के भनिकन, लिटो सिटो र पिठो त्यो मुस्ने मनै उस्तो, निर्जीव त्यो भनेर नबुझ्ने मनै उस्तो। न पायो केही न पाउनु छ अब केही, न पायो केही न पाउनु छ अब केही, चौथाइयो मगजनी लुस्ने मनै उस्तो, निर्जीव त्यो भनेर नबुझ्ने मनै उस्तो। पाइन उनी भन्दै रोई पत्थरमा त्यो, पाइन उनी भन्दै रोई पत्थरमा त्यो, शिर ठोक्दै मैले आँसु पुस्ने मनै उस्तो, त्यो ढुङ्गा र मूर्तिलाई पुज्ने मनै उस्तो, निर्जीव त्यो भनेर नबुझ्ने मनै उस्तो। लमजुङ भोलेटार घर भई हाल भारतमा रहनुभएका सूरज गुरुङले लेखी पठाउनु भएको गजल थियो यो। यदि कुकुर पाल्नु भएको छ भने तपाईँलाई यस कुराको अनुभव होला, दौडिरहेको गाडीको पछाडि कुकुर कति बेसरी बल लगाएर भाग्ने गर्छ अनि एकैछिनमा सेलाउँछ। एक किसानसँग कुकुर थियो जो ठ्याक्कै यसरी नै राजमार्ग छेउ आवत जावत गर्ने गाडी पर्खेर बस्ने गर्थ्यो। जसै गाडी आउँथ्यो ऊ भुक्दै गाडी सँगसँगै दौडन्थ्यो, गाडीभन्दा अगाडि जान खोज्थ्यो, लगतै थाक्थ्यो अनि पहिलाकै बिन्दुमा आएर अर्को गाडीको प्रतीक्षामा बस्थ्यो। किसानका छिमेकीले एक दिन सोधेछन्, अनि तिम्रो कुकुर त राजमार्गका गाडीलाई समातेर झम्ट्यौला झैँ गर्छ नि। जवाफमा किसानले भनेछन्, मलाई त्यो कुराले कति सताउँदैन, बरु उसले कुनै गाडी समाति नै हाले पनि वा गाडीको पछि भागेर जिति नै हाले पनि गर्ने चाहिँ के रहेछ, त्यो कुराले मलाई सताउँछ। हजुर, किसानको यही कुकुर जस्तै कतै तपाईँ हामी मध्ये कोही लक्ष्यहीन दौड दौडिरहेका त छैनौ? रन्ची मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाष सुनिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा नमस्कार अनि स्वागत। निर्माता रन्सीको साथमा प्रस्तुता प्रदीप गिरीको उज्यालो नेपाल मिडिया नेटवर्कसँगको सहकार्यमा देशभरका 23 रेडियो स्टेशनहरू, इन्टरनेटमा क्यानाडा नेपाल .net लगायतका दर्जनौ वेबसाइट र ब्लगहरू अनि आइफोन र एन्ड्रोइड फोन प्रयोगकर्ताहरूमाझ क्रमशः नेपाली FM र माई नेपाल नामका एप्लिकेशनहरू मार्फत संसारभर प्रसारण हुने कार्यक्रम यो साँझ यो सुभाषको यो 48 श्रृङ्खला हो। सदा झैं आज पनि हामीसँग छन् कथा, गजल र सुमधुर नेपाली गीतहरू। के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, भला के गर्नु पर्छ तिम्रो साथ पाउनलाई, म मलाई मन छ तिमी सँगै सुखो माया लाउनलाई सुखो माया लाउनलाई भन के गर्नु पर्छ तिम्रो साथ पाउनलाई जति जोता सँग माग्नु पर्छ भने पनि भए जति जोता सँग माग्नु पर्छ भने पनि भए जति जोता सँग भए जति जोता सँग तयार छु म मन्दिर मस्जिद गुम्बाहरू धाउनलाई मलाई मन छ तिमी सँगै सुखो माया लाउनलाई सुखो माया लाउनलाई भन के गर्नु पर्छ उमेर छँदा सबै चढ्ने कार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी उमेर छँदा सबै चढ्ने कार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी कमाएर दिन सक्ने बल बुद्धि घटेर कमाएर दिन सक्ने बल बुद्धि घटेर फाल्नु पर्ने चुडिएको तार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी जन्म लिए नयाँ सोच अनि नयाँ शैलीले जन्म लिए नयाँ सोच अनि नयाँ शैलीले अर्थहीन विचारको सार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी सन्तानलाई सुख दिन कति बाधा चिरिए सन्तानलाई सुख दिन कति बाधा चिरिए दाँत सबै झरी बुत्ते धार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी चाउरी छाला साथ छोडे सबै अङ्गले चाउरी छाला साथ छोडे सबै अङ्गले ढल्यो उमेर आफैलाई बेकार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी जे जे बिसा घटे पनि मरि जाउ नलाग्ने जे जे बिसा घटे पनि मरि जाउ नलाग्ने काल रूपी बैरीसँग हार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी रोग शोक बढ्दै गए घट्दै गए चाहना रोग शोक बढ्दै गए घट्दै गए चाहना सबैलाई छिछि भो धिक्कार भयो जिन्दगी उमेर छँदा सबै चढ्ने कार भयो जिन्दगी उमेर गयो आफैलाई भार भयो जिन्दगी हाल इजरायलमा रहनुभएकी जोरपाटी काठमाडौँकी कल्पना भावुकले हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com पठाउनु भएको गजल थियो यो अर्को पनि गजल नै वाचन गर्दै छौ। तोप गाछी झापाका अभागी कान्छा गाउँलेको जाली माया गरी आज अन्तै माया जोडे पनि माया गर्छु आँखा तरी बाटो अन्तै मोडे पनि जाली माया गरी आज अन्तै माया जोडे पनि माया गर्छु आँखा तरी बाटो अन्तै मोडे पनि मेरो मनको बगैँचामा पलाएका मुनालाई मेरो मनको बगैँचामा पलाएका मुनालाई माया मारी सधैँलाई पराईकै गोडे पनि माया गर्छु आँखा तरी बाटो अन्तै मोडे पनि सिसा सरी मुटु तोड्यौ के नै छ र बाँकी अब सिसा सरी मुटु तोड्यौ के नै छ र बाँकी अब बाँची तिम्रो खुसी हेर्छु सम्बन्ध नै तोडे पनि माया गर्छु आँखा तरी बाटो अन्तै मोडे पनि रुन्न भन्थे कहिले पनि तर आँसु झर्यो आज रुन्न भन्थे कहिले पनि तर आँसु झर्यो आज लाउनेले नदेख्ने त्यो घुम्टो तिमीले ओढे पनि माया गर्छु आँखा तरी बाटो अन्तै मोडे पनि कसरी म दिउँ आगो आफ्नै मुटु जलाउन कसरी म दिउँ आगो आफ्नै मुटु जलाउन चिता माथि लास भई मेरो साथ छोडे पनि जाली माया गरी आज अन्तै माया जोडे पनि माया गर्छु आँखा तरी बाटो अन्तै मोडे पनि फाटेको मन सिउँदैछु आमा, गर्मीमा आँसु पिउँदैछु आमा, फाटेको मन सिउँदैछु आमा, गर्मीमा आँसु पिउँदैछु आमा, गैँती र बेल्चा सिरानी भो मेरो, गैँती र बेल्चा सिरानी भो मेरो, प्रदेशमा रुँदै जिउँदैछु आमा, गर्मीमा आँसु पिउँदैछु आमा, विदेशी भूमि चर्किलो घाम, विदेशी भूमि चर्किलो घाम, आधा रातसम्म बिउँदैछु आमा, गर्मीमा आँसु पिउँदैछु आमा, यस्तै छ आमा विदेशमा जीवन, यस्तै छ आमा विदेशमा जीवन, प्रदेशमा नङ्ग्रा खिउँदैछु आमा, फाटेको मन सिउँदैछु आमा, गर्मीमा आँसु पिउँदैछु आमा। ज्ञानु विवश खड्का, कुमार खोद एक, झापा घर भई हाल कतारमा हुनुहुन्छ उहाँ। ज्ञानुजीको यो गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुभाषमा। यस कार्यक्रमको आगामी हप्ताको श्रृंखला दशैं विशेष हुनेछ। तपाईँ श्रोताहरूमा हामी निम्न दुई शीर्षक मध्ये कुनै एकमा 400 शब्द नबढाई कथा वा लेख लेखी पठाउनु हुन अनुरोध गर्दछौ। तपाईँले लेख्ने कथा वा लेखको लागि शीर्षक छन् म सानो हुँदाको दशैं, र दोस्रो शीर्षक त्यो दशैं म कहिल्यै भुल्ने छैन। शीर्षकहरू एकपटक फेरि, म सानो हुँदाको दशैं, र त्यो दशैं म कहिल्यै भुल्ने छैन। तपाईँले लेखी पठाउने सामग्रीमा हामीले कार्यक्रममा नियमित प्रसारण गर्ने कथाहरू जस्तै रोचक, प्रेरणादायी, भावुक, मन छुने यी मध्ये कुनै विशेषता हुनुपर्नेछ। सामग्री पठाउनका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। उत्कृष्ट तीन कथाहरू आउने हप्ताको श्रृंखलामा वाचन गरिनेछ। विस्तृत जानकारीका लागि कृपया runcimedia.com मा लगइन गर्नुहोला। जीवनमा एउटा लक्ष्य बनाउनु किन आवश्यक छ? सानोमा स्कूल जाँदा ज्योमेट्री बक्समा गोलाकार काँचबाट बनेको म्याग्निफाइङ ग्लाससँग खेलेको याद गर्नुहोस्। पारिलो घाम लागेको दिन होस् अनि त्यस्तै तर अलिक शक्तिशाली म्याग्निफाइङ ग्लासबाट सूर्यको प्रकाश पास गराएर कागजमा ध्यानसँग केन्द्रित गराउनुभयो भने कागज जल्नेछ। बाटोमा यात्रारत एक यात्रीले बाटो छेउमा एक वृद्धलाई सोधेछन्, यो बाटोले मलाई कहाँ लैजान्छ, तिमी कहाँ जान चाहन्छौ, वृद्धले प्रतिप्रश्न गरेछन्। मलाई थाहा छैन, उसो भए यही बाटो गइराख, जुनसुकै बाटो लिएर गए भइहाल्यो नि, फरक के नै पर्ने भयो र। यथार्थ कति सत्य कुरा, जब कहाँ जाने हो भन्ने नै थाहा छैन, जुनसुकै बाटोले हामीलाई त्यहाँ पुर्याउँछ, कहाँ थाहा छैन। मानौ 11-11 जनाको दुई फुटबल टिम खेल खेल्न तम तयार उत्साहित छन्। मैदानबाट कसैले दुवै गोल पोस्ट नै हटाइदियो, अब खेलमा के हुन्छ? अब त्यहाँ खेल्नका लागि केही बाँकी नै रहेन, हार जित कसरी छुट्याउने? कुनै निश्चित दिशा बिनाको उत्साह जंगलमा लागेको आगो जस्तै हो। लक्ष्य निर्धारण गरियो भने त्यसले एउटा दिशा प्रदान गर्दछ। कहाँ जाँदैछ भन्ने नबुझी हामी कुनै रेल वा बसमा चढ्छौ, यसको स्पष्ट जवाफ हो उसो भए मान्छेहरू लक्ष्य बिना जीवनमा किन अगाडि बढ्न खोज्छन्? आजै अहिलै कापी र कलम लिनुहोस् अनि अबको एक वर्ष, पाँच वर्ष र दस वर्षमा के गर्ने, कहाँ पुग्ने जस्ता कुरालाई ध्यानमा राखेर लक्ष्य निर्धारण गर्नुहोस्। तपाईँ सबैलाई सफलताको शुभकामना। क्यारे उड़े माथे जूने मां क्यारे आफै महान मान्यहरूलाई के भनौ म, संसार आफ्नै ठान्नेहरूलाई के भनौ म, आफै महान मान्यहरूलाई के भनौ म, संसार आफ्नै ठान्नेहरूलाई के भनौ म। स्वाभिमानको परिभाषा दिन्छन् आफै, स्वाभिमानको परिभाषा दिन्छन् आफै, व्यवहार अनेक जान्नेहरूलाई के भनौ म, संसार आफ्नै ठान्नेहरूलाई के भनौ म। दिनै पिछे परिवर्तन हुन्छ यही मान्छे, दिनै पिछे परिवर्तन हुन्छ यही मान्छे, राम्रो देखेर अर्कै छान्नेहरूलाई के भनौ म, संसार आफ्नै ठान्नेहरूलाई के भनौ म। चाहँदैनन् कोही कसैको राम्रो होस् भन्ने, चाहँदैनन् कोही कसैको राम्रो होस् भन्ने, खुड्किलोमै खुट्टा तान्नेहरूलाई के भनौ म, संसार आफ्नै ठान्नेहरूलाई के भनौ म। अनयासै रमाउँछन् खोक्रो भाषणमा यहाँ, अनयासै रमाउँछन् खोक्रो भाषणमा यहाँ, पीडा परेकै बेला हान्नेहरूलाई के भनौ म, आफै महान मान्नेहरूलाई के भनौ म, संसार आफ्नै ठान्नेहरूलाई के भनौ म। रेशम श्रेष्ठले इमेल मार्फत पठाउनु भएको गजल थियो यो। रेशमजी वास्तिन पर्वतको हुनुहुन्छ, हाल दुबईमा। अब अर्को गजल। पहिलो पटक हामीलाई इमेल गर्दै यो गजल पठाउनु भएको छ पामेस्टोन नर्थ न्यूजील्याण्डबाट अन्जान मुनाले। मायाको त्यो बन्धन आज फुकेपछि रोए, अमृत भनी खाएको विष थुकेपछि रोए। मायाको त्यो बन्धन आज फुकेपछि रोए, अमृत भनी खाएको विष थुकेपछि रोए। नारी भरी सजाका चुरा सधैँ छोइरहन्थ्यौ, नारी भरी सजाका चुरा सधैँ छोइरहन्थ्यौ, सजिएका हातका चुरा चुकेपछि रोए, अमृत भनी खाएको विष थुकेपछि रोए। मानिसको भीड थियो तिम्रै चर्चा थियो, मानिसको भीड थियो तिम्रै चर्चा थियो, भीडबाट टाढा भई लुकेपछि रोए, अमृत भनी खाएको विष थुकेपछि रोए। साथीहरू भन्दै थिए विश्वास थोरै गर, साथीहरू भन्दै थिए विश्वास थोरै गर, सबका सामु नजर झुकेपछि रोए, अमृत भनी खाएको विष थुकेपछि रोए। सधैँ बाँचिरहन्छ माया नसाभित्र भन्यौ, सधैँ बाँचिरहन्छ माया नसाभित्र भन्यौ, जाली तिम्रो माया आज सुकेपछि रोए, मायाको त्यो बन्धन आज फुकेपछि रोए, अमृत भनी खाएको विष थुकेपछि रोए। Thank you. जिन्दगी पीडामा डुब्दैछ यहाँ, आँसु आँखामा सुक्दैछ यहाँ। जिन्दगी पीडामा डुब्दैछ यहाँ, आँसु आँखामा सुक्दैछ यहाँ। एकै नास मेसिन झैं खटिनु पर्दा, एकै नास मेसिन झैं खटिनु पर्दा, हाँसोहरू ओठमा लुक्दैछ यहाँ, आँसु आँखामा सुक्दैछ यहाँ। अर्काको मुलुकमा कति बस्नु, अर्काको मुलुकमा कति बस्नु, सम्झेर मनहरू दुख्दैछ यहाँ, आँसु आँखामा सुक्दैछ यहाँ। कहिले नझुक्ने शिर नेपालीको, कहिले नझुक्ने शिर नेपालीको, अर्काको सामु दिनै झुक्दैछ यहाँ, आँसु आँखामा सुक्दैछ यहाँ। यस्तै रहेछ परदेशी जीवन भन्दै, यस्तै रहेछ परदेशी जीवन भन्दै, संसार हेरी मन बुझ्दैछ यहाँ, जिन्दगी पीडामा डुब्दैछ यहाँ, आँसु आँखामा सुक्दैछ यहाँ। इजरायलबाट निम शेर्पा शेर्पिनी कान्छीले पठाउनु भएको यो गजलसँगै फेरि पनि स्वागत छ कार्यक्रम यो साँझ यो सुभाषमा। आजको हाम्रो यात्रा रातिको 10 बजेसम्म रहनेछ। यस कार्यक्रमको आगामी हप्ताको श्रृंखला दशैं विशेष हुनेछ। तपाईँ श्रोताहरूमा हामी निम्न दुई शीर्षक मध्ये कुनै एकमा 400 शब्द नबढाई कथा वा लेख लेखी पठाउनु हुन अनुरोध गर्दछौ। तपाईँले लेख्ने कथा वा लेखको लागि शीर्षकहरू छन् म सानो हुँदाको दशैं, र दोस्रो शीर्षक त्यो दशैं म कहिल्यै भुल्ने छैन। शीर्षकहरू एकपटक फेरि म सानो हुँदाको दशैं र त्यो दशैं म कहिल्यै भुल्ने छैन। तपाईँले लेखी पठाउने सामग्रीमा हामीले कार्यक्रममा नियमित प्रसारण गर्ने कथाहरू जस्तै रोचक, प्रेरणादायी, भावुक, मन छुने यी मध्ये कुनै विशेषता हुनुपर्नेछ। सामग्री पठाउनका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। उत्कृष्ट 3 कथाहरू आउने हप्ताको श्रृंखलामा वाचन गरिनेछन्। थप जानकारीका लागि कृपया हाम्रो वेबसाइट runcimedia.com मा लगइन गर्नुहोला। यो कथा एक व्यापारीको हो। सड़क छेउमा ठेलामा समोसा चाट बेचेर शुरू गरेको उनको यो व्यवसाय अहिले केही ठूलो भएको छ। आफ्नै सानो रेस्टुरेन्ट छ, दैनिक राम्रो व्यापार हुन्छ, सन्तुष्ट छन्। यही व्यवसायले परिवार पालेको छ, एक्लो छोराको पढाई धानेको छ। त्यसो त उनी आफै अशिक्षित हुन्, पत्रिका पढ्न जान्दैनन्, कान राम्ररी सुन्दैनन्, रेडियो टिभीमा त्यसैले पनि मजा मान्दैनन्। तर पनि सङ्घर्ष गरेर यहाँसम्म आइपुगेकोमा उनलाई गर्व छ। समोसा र चाटको राम्रो व्यापार भइरहेको छ, नाफा राम्रो छ, ग्राहक बढिरहेका छन्। दिनमा 10 किलो मैदा, 15 किलो आलु, त्यही मात्रामा मटर पकाउने तेल खपत भइरहेको छ। समग्र व्यवसाय बिस्तारै बढ्दैछ। उत्साहित उनले मनमा योजना बुन्न थालिसके। रेस्टुरेन्टलाई बढाएर अलि ठूलो बनाउने, 2-4 कामदार राख्ने। यसै बीचमा शहरबाट पढाइसकेर उनको छोरा घर आयो। बुवाको व्यवसाय बारे ज्ञान कति नभए पनि सहयोग गर्न कसियो। बुवा ठूलो आर्थिक मन्दी लाग्दैछ, तपाईँलाई थाहा छ नि। छैन त के हुन्छ अब? अन्तर्राष्ट्रिय स्तरमा अमेरिका जापान जस्ता देशमा पनि आर्थिक मन्दीका कारण व्यापार घटेर ठप्प छ। झन् हाम्रो जस्तो सानो अर्थतन्त्रमा यसको असर ठूलो हुन्छ। आइपर्ने खराब समयका लागि हामी तयार रहनुपर्छ। पढे लेखेको छोरो ऊ पत्रिका पढ्छ, टिभी हेर्छ, ऊ बाठो छ, बाबुले मनमनै सोचे। छोराको सल्लाहलाई हल्कासँग लिनु हुँदैन। भोलिपल्टै उनले मैदा, आलु, मटरको अर्डर कम गरे, समोसा र चाट थोरै पकाउन थाले। उनी स्वयंमा उत्साह पनि कम भएर गयो। खानाको स्वाद पनि पहिला जस्तो राम्रो थिएन, जसको प्रभाव उनको व्यवसायमा पर्न गयो। ग्राहक बिस्तारै घटे, नाफा कम भयो। व्यापारीले आफ्ना छोरालाई भने, छोरा तिमी सही थियौ, हेर त आर्थिक मन्दीले हाम्रो व्यापार घटाइदियो। कतिपय अवस्थामा हामी सही निर्णय र खुबीका बीचमा भ्रमित हुन्छौं। व्यक्तिको खुबी राम्रो हुन सक्छ तर निर्णय कमजोर हुन सक्छ। आफ्नो सल्लाहकार सावधानीसँग रोज्नुहोस् र निर्णय गर्नुहोस्। कुनै पनि मान्छे सफल हुन यी पाँच कुराको आवश्यकता पर्दछ: चरित्र, प्रतिबद्धता, दृढ़ विश्वास, शिष्टाचार र साहस। माया लाउदिन भन किन माया लाउदिन मुटु दुखाउँछ रे मन रुउँछ रे जुनु न मर्न तनाउँछ रे मायाले बाँच्न सिकाउँछ मायाले सपना देखाउँछ रुनेलाई पनि हँसाउँछ मान्दिन मान्दिन पत्याउँदिन विश्वास गरन पत्याउन बैरागीलाई संसार जिताउँछ मायाले त बैरागीलाई संसार जिताउँछ पलभरमै दुनियालाई स्वर्ग बनाउँछ हैन मायाले रुउँछ रे हैन मायाले सताउँछ रे जिउनु न मर्नु बनाउँछ रे विश्वास गरन पत्याउँदिन नाइ भूमान साट्दिन भूम साइनो घस्दिन किन मन साट्दिन भन किन साइनो घस्दिन साथी हराउँछ रे बासी छोडिन्छ रे जिउनु न मर्नु मायामा फुल्छ मन साइनोमा फुल्छ मन युगौ युगसम्म रहन्छ मन युगौ युगसम्म रहन्छ मन यसका साथै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भयो। हामीलाई सम्पर्क राख्न हाम्रो इमेल ठेगाना हजुरको पत्र @gmail.com। जान जाँदै विश्वव्यापी सीएनएन हिरो प्रतियोगितामा उत्कृष्ट 10 पर्न सफल हुनुभएकी नेपालकी पुष्पा बस्नेतलाई भोट गर्न नभुल्नुहोला। भोट कसरी गर्ने भन्ने जानकारी हाम्रो वेबसाइट runcimedia.com मा राखिएको छ। याद राख्नुहोस्, तपाईँ हरेकले गर्ने भोटले ठूलो मतलब राख्नेछ। निर्माता रन्ची र यो प्रस्तुता प्रदीप गिरीलाई बिदा दिनुहोस्। शुभरात्री। मायाको रङ भर, मायाको रङ भर, मायाको रङ भर, मायाको रङ भर, सरसरा मनको फुल